कसरी भनु यो माया हो न तिमी मेरी न म तिम्रो बरु भनिदेऊ यो सपना हो जो तिम्रो हो अनि मेरो म कसरी भनु यति नगीत भएर पनि हामी टाढा नै हुनु पर्छ एकै नदी भए तापनि हामी दुईटा किनार हुनु पर्छ म कसरी भनु यो मिलन हो न तिमी मेरी म तिम्रो बरु भनिदेऊ यो सपना हो जो तिम्रो हो अनि मेरो म कसरी भनु पनि आफैसित म हार्नु पर्छ कलिला कोमल प्रीतिको बेला फुल्नु अघि नै मार्नु पर्छ म कसरी भनु यो सङ्गम हो न तिमी मेरी न म तिम्रो